تمام حضرات سے در شرکت کی درخواست ہے اور آج ہمارے یہاں پر قاری صاحب ہی کا مدرسہ اور قاری صاحب ہی کا ٹرسٹ مجلس فیض سلیمانی ٹرسٹ موٹی نرولی کا کلیکشن ہے، لہذا تمام حضرات سے گزارش کی جاتی ہے اپنی زکوٰۃ صدقات اور للہ سے بھرپور تعاون فرمائیں۔ بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید، اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید، ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار، رب اجعلنی مقیم الصلاة ومن ذریتی ربنا وتقبل دعاء، ربنا اغفر لي ولوالدي وللمؤمنين يوم يقوم الحساب۔ سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين۔ قريب قريب تشريف لي يعني. السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ سب جواب دے دیں، وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔ اللہ کا بہت بڑا احسان کرم، اللہ کی مہربانی، ہم سب اللہ کے گھر میں جمع ہیں۔ دعا کریں کہ اللہ تبارک و تعالی ہم سب کے جمع ہونے کو قبول فرمائے، اللہ ہمارے بیٹھنے کو قبول فرمائے۔ رمضان کا مبارک مہینہ اور اللہ کا گھر ہے، کتنا اچھا ہو کہ سب روزے میں ہیں، بھوکے ہیں، پیاسے ہیں، کتنا اللہ راضی ہوگا ہم سب ساتھ میں اللہ کا ذکر کریں گے۔ بولو کریں گے انشاءاللہ۔ تھوڑا تھوڑا کم فارورڈ، آ جائے۔ مجھے معلوم ہے آپ بہت تھکے ہوئے ہوں گے، لیکن میں آپ سے زیادہ تھکا ہوا ہوں۔ قریب آئے، اللہ سب کے جمع ہونے کو قبول فرمائے۔ دیکھو، میں شاہ عطا اللہ بخاری رحمۃ اللہ علیہ کا خطبہ شروع کر رہا ہوں۔ خطبہ ان کا ہے، شاہ عطا اللہ بخاری رحمۃ اللہ علیہ کا، زبان میری نالائق کی ہے، لیکن اس کا جو آخری لفظ ہے نا وہ اتنا پیارا ہے، اللہ۔ بولو کیا ہے؟ اللہ. تو جب میری زبان پر اللہ تو آپ پورا مجمع ساتھ میں بغیر شرمائیں. کس کا نام لینا ہے؟ اللہ کا نام لینا ہے. میں نے دیکھا ہمارے انڈیا میں جب کرکٹ کا دور ہوتا ہے یا آپ کے یہاں فٹ بال کا دور ہوتا ہے, آپ لوگ اسٹیڈیم میں بیٹھ کر بھی بہت آوازیں لگاتے ہو, بہت آوازیں لگاتے ہو, حالانکہ اس آواز کا کوئی فائدہ نہ دنیا میں نہ آخرت میں. اب کسی کے کتنے بھی فین ہو جائے فٹ بال پلیئر کے, آپ اس کو بولو کہ آؤ میرے گھر پر آؤ, وہ نہیں آئے گا. بولو وہ نہیں آئے گا. آپ اس کو یہ کہو کہ چل تو نہیں آتا میں تیرے گھر پر آتا ہوں, وہ آپ کو آپ کے گھر آنے بھی نہیں دے گا. تو میرے پیاروں, ایسی جگہ ہماری آوازیں اونچی ہوتی ہے جس کا نہ دنیا میں کوئی فائدہ نہ آخرت میں کوئی فائدہ. آج رمضان کا مبارک مہینہ ہے, اگر میرے اور آپ کی زبان پر اللہ کا نام آ جائے اور اللہ کو پیار آ جائے, میرے پیاروں یہیں بیٹھے بیٹھے اللہ بغیر حساب و کتاب کے جنت کا فیصلہ کر دیں گے انشاءاللہ. تو اور بھی تھوڑا قریب قریب آ جائیں گے اور اچھا رہے گا ماشاءاللہ. اور میری زبان پر اللہ بولو, آپ سب کی زبان پر بھی شروع کریں. میں شاہ عطا اللہ بخاری رحمتہ اللہ علیہ, بہت بڑے اللہ کے ولی, ان کا خطبہ آغاز کر رہا ہوں. الحمدللہ الواحد المتوحد بالوحدانیت هو اللہ الفرد المتفرد بالفردانیت هو اللہ العزیز المتعزز بالعزت هو اللہ القدیر المقتدر بالقدرة هو الله الأول هو الله والآخر هو الله الظاهر هو الله والباطن هو الله قبل كل شيء هو الله وبعد كل شيء هو الله الخالق لجميع المخلوقات هو الله الرازق لجميع المرزوقات هو الله پورا مجمع الله الله الله الله الله الله الله الله الله الله الله الله الله الله الله الله الله الله الله الله لا إله إلا الله لا إله إلا الله لا إله توحید توحید کرنے دھرنے والا کون؟ بالکل دل میں بٹھاؤ, پہلے دل میں بٹھاؤ کہ میں جو کہہ رہا ہوں لا الہ الا اللہ صرف زبان پر نہیں ہے, میرے دل کی صدا ہے. کرنے دھرنے والا کون؟ اللہ. اور آپ اتنا سمجھ لو, یہ جو ہم لا الہ الا اللہ کہتے ہیں نا, بہت مرتبہ ایسا ہوتا ہے ہاں مولانا آئے تھے ذکر کرائے ہو گیا. میرے پیاروں یہ جو لا الہ الا اللہ, اس میں اتنا پاور ہے, اتنا پاور ہے کہ اللہ خود فرماتے میرا بندہ جب تو یہ کلمہ پڑھتا نا, اللہ فرماتے میرا بندہ جب تو یہ کلمہ پڑھتا ہے, تیری زبان پر کلمہ ہے, سننے والے کے لیے کانوں میں کلمہ ہے, دیکھنے والوں کے لیے آنکھوں میں کلمہ ہے. اللہ فرماتے یہ کلمے میں وہ پاور ہے کہ میرا بندہ تو پڑھ کے فارغ ہوتا ہے, میں جنت کا درخت شروع کرتا ہوں جس کی شروعات زمین پر ہوتی ہے اور ختم وہ آسمانوں پر ہوتا ہے. تو ایک کلمے پر ایک جنت کا درخت. تو ہم اگر بار بار پڑھیں گے, ہم پڑھتے پڑھتے تھکیں گے, اللہ جنت کا درخت لگاتے لگاتے نہیں تھکیں گے. اور یہ بات میں نہیں کہتا, قرآن میں لکھا, اللہ نے فرمایا الم تر کیف ضرب اللہ مثلا کلمۃ طیبہ کشجرۃ طیبة أصلها ثابت وفرعها في السماء. سبحان اللہ. تو بول دو, روزہ بھاری پڑا آپ کو, اب تو چھوٹا روزہ ہے اپنا, کب سے بڑے روزے آئیں گے؟ میں چلا جاؤں گا, سب لوگ ذرا سبحان اللہ کہہ دینا. اللہ تبارک و تعالیٰ فرماتے میرا بندہ جب تو نے کلمہ پڑھا, بولو لا الہ, آواز سے بولو لا الہ اللہ اللہ تبارک و تعالیٰ فرماتے میرے بندے تو نے کلمہ پڑھا, تیری زبان پر وہ کلمہ ہے, سننے والوں کے کانوں میں کلمہ ہے, دیکھنے والوں کی آنکھوں میں کلمہ ہے. اللہ فرماتے میری نظر میں یہ کلمہ نہیں, کشجرت طیبہ, اللہ فرماتے میں نے تو جنت کا درخت لگا دیا. اللہ وہ درخت کیسا ہوگا, اصلہا ثابت و فرعہا فی السماء, اللہ فرماتے اس کی جڑیں زمین میں ہوگی اور اس کی شاخیں آسمانوں پر ہوگی. تو ایک کلمہ ایک جنت کا درخت, تو چاہیے نا جنت, جنت کا درخت چاہیے, کس کو چاہیے, ہاتھ اوپر کرے نا. ہاں میرے کو معلوم تھا آپ ایسا ہی ہاتھ اوپر کر, دیکھو اس نے بھی ایسا ہی کیا محمد نے, یعنی موڈ میں آوے تو دے لے تو کوئی بات نہیں. ہمارے انڈیا میں صحیح میں یہاں میں دیکھتا ہوں اللہ نے سب دیا مگر عقل کا بہت پرابلم ہے. ہمارے انڈیا میں صرف جنت کا نام آتا نا یوں ہاتھ کریں گے یوں ہاتھ, کیونکہ معلوم ہے کہ یہ ہماری منزل ہے. امام احمد ابن حنبل رحمۃ اللہ علیہ کو کسی نے پوچھا کہ سکون کب ملے گا, آرام کب ملے گا, یہ ٹینشن کب ختم ہوگا, کب ہم ایک دم ریلیکس ہو جائیں گے, کب ہم کو بہت اچھا لگے گا. امام احمد ابن حنبل نے فرمایا حین انت تضع قدمک فی الجنہ, جب تیرا قدم جنت میں جائے گا تبھی ٹینشن دور ہوگا, ورنہ اس سے پہلے ٹینشن ہی ٹینشن کا معاملہ ہوتا رہے گا. اس لیے جب جنت کی بات آئے تو یہ دونوں ہاتھوں پر ہونا چاہیے. ایسا لگتا ہے کہ مولانا حنیف صاحب اس کو کوئی موڑ نہیں ہے, زبردستی ہم کہتے تو جنت میں جا, تو جنت میں جا. پڑھیں گے بھائی سب کلمہ پڑھیں گے انشاءاللہ, نہیں نہیں بولو پڑھیں گے نہیں, انشاءاللہ کلمہ شروع کرے. لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ, لا معبود الا اللہ, لا مطلوب الا اللہ, لا مقصود الا اللہ, لا مشہود الا اللہ, لا موجود الا اللہ, لا وہاب الا اللہ, لا تواب الا اللہ, لا سمیع الا اللہ, لا بصیر الا اللہ, لا حکیم الا اللہ, لا حلیم الا اللہ, لا غفور الا اللہ, لا ودود الا اللہ, لا شکور الا اللہ, لا مالک الا اللہ, لا قدوس الا اللہ, لا سلام الا اللہ, لا مؤمن الا اللہ, لا مهیمن الا اللہ, لا عزیز الا اللہ, لا جبار الا اللہ, لا متکبر الا اللہ, لا باسط الا اللہ, لا خافض الا اللہ, لا رافع الا اللہ, لا معز الا اللہ, لا مذل الا اللہ, لا رب الا اللہ, لا الہ الا اللہ, لا الہ الا اللہ, الا اللہ الا اللہ, الا اللہ الا اللہ, الا اللہ, لا الہ الا اللہ, محمد رسول اللہ صلی اللہ علیہ وسلم تسلیما کثیرا کثیرا. اللہ ہم سب کے جمع ہونے کو قبول فرمائے. مجھے بہت لمبی چوڑی کوئی بات نہیں کرنا, وقت بھی نہیں اتنا کہ لمبی چوڑی بات کرے, بہت مختصر بات آپ سے کرنا ہے. اس کی آواز تھوڑی اور اونچی نہیں ہوگی آواز, اس کو بھی میرے جیسا ڈائبٹیز والا لگ رہا ہے. اللہ ہم سب کے جمع ہونے کو قبول فرمائے, بولو آمین. میں ایک واقعہ سنا رہا ہوں آپ کو, سب سنیں گے واقعہ سنیں گے انشاءاللہ, بہت پیارا واقعہ, بہت پیارا واقعہ. اس کے بعد ہم پوائنٹ پر آتے ہیں کہ کیا کرنا ہے. تو ایک گاؤں ہے, بولو ایک گاؤں, ویلیج ویلیج ہے. وہاں ایک ماں اپنے بچے کو کہہ رہی ہے کہ جاؤ مدرسے جاؤ, قرآن پڑھنے جاؤ, جاؤ قرآن پڑھنے جاؤ. بچہ ہوگا 8-9 سال کا ہوگا, آئی ڈونٹ وانٹ ٹو گو, مجھے نہیں جانا. جیسے آج کل بچے لوگ سٹبن ضد کرتے, وہ بہت پرانے زمانے کی بات ہے, گاؤں ہے ویلیج ہے. تو ماں کہہ رہی ہے بیٹا جا قرآن سیکھ, جا بیٹا قرآن پڑھنے جا, جا وہ مولانا آئے وہ عالم آئے ان کے پاس قرآن پڑھنے جا. وہ بیٹا نے پہلی مرتبہ منع کیا, دوسری مرتبہ منع کیا. اس زمانے کی مائیں بڑے غصے والی ہوتی تھیں. وہ ماں نے تیسری مرتبہ اس کو ایک تماچا مارا اور کہا, اور ایک جملہ کہا کہ جا مدرسے میں جا قرآن پڑھ, اور پھر اشارہ کیا ایک جوان کی طرف, کہا دیکھ جا کے قرآن پڑھ, نہیں تو وہ جوان دکھ رہا ہے تجھے, جوان کیسے دیکھ جانوروں کو چراتا ہے. बकरियों को चराता है, वो उस जमाने में जो भी जानवर हो गए जानवरों को चराता है। कहा जा कुरान पढ़ और कुछ बन, हाफिज बन, कारी बन, आलिम बन, वरना तू भी ऐसे जवान की तरह है ना जानवरों को चराता रहेगा और जानवरों के साथ जिंदगी खत्म हो जाएगी। ये किसने कहा? माँ ने बेटे को कहा। वो बेटा तो गया, कहाँ गया? कुरान पढ़ने गया। लेकिन वो जो जवान था उसने सोचा कि मेरा इतना खराब हाल है कि माँ को किसी बिगड़ने के बारे में कहना है तो माँ मेरे को सामने रखती है, एक माँ को ये कहना है कि बेटा तू कुरान पढ़, अगर नहीं पढ़ेगा तो वो चाहे ले, वो जानवरों को चराता है, जिया भी जानवरों के साथ, मरेगा भी जानवरों के साथ। तो वो जो जवान है ना, वो 22-23 ईयर्स का जवान है, उसको शौक होता है कि आज माँ, कोई माँ तो उसकी है नहीं, माँ अलग है, बेटा अलग है, लेकिन मुझे एग्जाम्पल के तौर पर दिया जाता है कि मैं जाहिल हूँ। वो सोचने लगा बात तो सही है कि मैं तो जाहिल हूँ, मेरे को तो कुरान पढ़ना भी नहीं आता, कुछ भी नहीं आता। लेकिन उस जवान ने इरादा किया, उस जवान ने इरादा किया, सारे जानवरों को मालिक के हवाले किया और उसके बाद पढ़ना शुरू किया, पढ़ना शुरू किया। और वो पढ़ने का ऐसा ज़माना था, वो जवान कहता, मैं नाम पर आ रहा हूँ, जवान कौन है उनका नाम बता रहा हूँ, लेकिन वो जवान कहते मैंने ऐसी ज़िंदगी गुजारा, मैंने ज़िंदगी के 20 से 25 साल ऐसे गुजारे कि जहाँ मुझे मालूम होता कोई हाफिज है मैं वहाँ चला जाता, कोई कारी है मैं वहाँ चला जाता। वो कहते मैंने अरबी ज़बान को सीखा, अरबी ग्रामर को सीखा, कहा 25 साल तक मैंने इतनी तकलीफ उठाई कि अल्लाह की कसम 25 सालों में अगर मैं दिन और रात शुमार करूं तो रोजा ज्यादा होता था, रोजी कम हुआ करती थी, यानी खाना बहुत कम मिलता था, अक्सर मैं रोजे में रहता था। लेकिन 25 साल के बाद वो जवान जो आलिम बने, जो हाफिज बने, जो कारी बने, आज बड़े बड़े कारियों में जिनका नाम लिया जाता है, पूरा नाम है इमाम अली किसाई, इमाम अली किसाई। ये वही जवान जिन्होंने 22 साल की उम्र से कुरान पाक पढ़ना शुरू किया और 50 साल के ऊपर निकल गया। और उसके बाद इनके स्टूडेंट्स, इतने स्टूडेंट्स, और एक वक्त वो आया कि लोग कहते थे कि अगर सबसे बड़ा हाफिज अगर कोई चाहिए तो इमाम किसाई है, कोई सबसे बड़ा कारी तो इमाम किसाई है, कोई सबसे बड़ा अरबी ग्रामर जानने वाला तो इमाम किसाई है, कोई सबसे बड़ा आलिम बा अमल तो इमाम किसाई है, और जो सबसे ज़्यादा अल्लाह से ताल्लुक़ रखने वाला, बोलो इमाम किसाई। उनको किसाई कहते, किसा चादर को कहते, वो अक्सर ऐसा शाल अपने कंधे पर रखते थे, इसलिए लोगों ने उनको कह दिया इमाम किसाई। बाकी असल नाम है इमाम अली। बोलो क्या नाम है? इमाम अली। बल्कि आपने किरात सबा तो सुना होगा, किरात सबा में जो बड़े बड़े कारियों का नाम लिया जाता है वहाँ पर इनका भी नाम आगे आगे आता है, इमाम किसाई। मुझे बताना ये है कि क्या कुरान से उन्होंने ताल्लुक़ पैदा किया, क्या ताल्लुक पैदा किया। न अपनी जवानी देखी, न बुढ़ापा देखा, बस मेरा अल्लाह, मेरा नबी, मेरा कुरान, मेरा कुरान, मेरा कुरान। अब एक वक्त वो आया, इमाम किसाई का इंतकाल हो गया। बोले इमाम किसाई का और इंतकाल हुआ, और जनाजे में पब्लिक, क्योंकि इनके स्टूडेंट्स के बारे में आता कि 90,000 स्टूडेंट्स इनके, तो आप सोचो कि क्या मजमा होगा। और जनाजा को उठाने के लिए लोग हैरान परेशान। खैर जनाजा हो गया, कफन दफन, जनाजे की नमाज हो गई। इनके जो सबसे बड़े शागिर्द थे उन्होंने रात को ख्वाब में देखा, ख्वाब में किनको देखा? इमाम। अब बोलते जाओ, आप लोग बोलते हो, किनको ख्वाब में देखा? इमाम। तो उन्होंने पूछा अरबी जबान में, पूछा मेरे उस्ताद कैफ फअल बिका रब्बुक, अल्लाह ने तुम्हारे साथ क्या मामला किया? ओह, इमाम किसाई ने कहा गफरनी रब्बी, मेरे अल्लाह ने मुझे माफ़ कर दिया। बोलो मेरे अल्लाह ने मुझे माफ़ कर दिया। तो वो शागिर समझ गया, कहा सिर्फ अल्लाह ने माफ़ नहीं किया होगा, क्योंकि आप तो हमारे मुक्तदा थे, आप हमारे इमाम थे, हमने किरात पढ़ी तो आपसे, हमने हिफ्ज किया तो आपसे, हमने अरबी जबान सीखी तो आपसे, हमने कुरान हदीस पढ़ा तो आपसे, बल्कि तसव्वुफ, सुलूक, एहसान, मारिफत, अल्लाह को कैसे पहचानना, वो भी हमने आपसे पहचाना। और क्या हुआ? तो इमाम किसाई कहाँ पर है? कब्र में। शागिर्द क्या देख रहे हैं? ख्वाब। इमाम किसाई क्या फरमाते मालूम? अपने शागिर्द से कहते, तुझे मालूम है तुम लोग दफन करके चले गए मुझे, तुम लोग दफन करके चले गए, तुम लोग शायद कब्रस्तान के बाहर भी नहीं गए होंगे कि मैंने मेरी कब्र में एक शख्स को देखा, इतना खूबसूरत। कहते मैंने अल्लाह की कसम ज़िंदगी में किसी को इतना खूबसूरत नहीं देखा, लेकिन कब्र में मैंने खूबसूरत देखा। तो मैंने पूछा आप कौन हैं? इमाम किसाई फरमाते हैं, आने वाले ने कहा मैं आपका नबी मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। कहाँ? मदीना। وہاں سے ہمارے نبی, بولو ان کی قبر میں. تو یہ کہتے ہیں کہ قبر میں میں ہمارے نبی کے دونوں ہاتھوں کو چومنے لگا, آپ میری قبر میں آئے. میں تو امتی ہوں, ایک معمولی امتی ہوں, آپ تو نبیوں کے نبی ہیں, آپ میری قبر میں آئے. تو ہمارے نبی نے فرمایا, آیا نہیں ہوں, اللہ نے بھیجا ہے اور یہ کہا ہے جا کر امام کی سائی کا قرآن سن لو. کہا میں قرآن سننے کے لیے آیا ہوں, میں قبر میں تمہاری آیا ہوں. آنے والے کون؟ اللہ کے رسول صلی اللہ علیہ وسلم, امام کی سائی کی قبر میں. اور کیوں آئے ہیں؟ قرآن سننے کے لیے آیا ہوں. یہ کہتے ہیں, میں نے کہا میں آپ کو قرآن سناؤں گا, قرآن تو آپ پر اترا ہے. میں کہا نہیں, اللہ نے کہا ہے مجھے تم سے قرآن سننا ہے. امام کی سائی فرماتے ہیں اسی قبر میں میں نے گردن جھکائی اور پڑھنا شروع کر دیا. بولو سبحان اللہ. کیا پڑھا؟ وہ بھی کتابوں میں لکھا. کیا پڑھا؟ صفات صفا فالزاجرات زجرا فالتاليات ذكرا إن إلهكم لواحد رب السماوات والأرض وما بينهما ورب المشارق إنا زينا السماء الدنيا بزينة للكواكب وحفظا من كل شيطان مارد لا يسمعون إلى الملأ الأعلى ويقذفون من كل جانب دحورا ولهم عذاب واصب إلا من خطف الخطف فأتبعه شهاب ثاقب. یہاں جب پہنچے امام کی سائی فرماتے یہاں پہنچا, میں نے ایسے چہرے اٹھایا تو میرے نبی کی آنکھوں میں آنسو تھے. میرے نبی نے کہا میں جا رہا ہوں. کیا فرمایا؟ قبر میں تھے نا. فرمایا میں جا رہا ہوں, لیکن کسائی فکر مت کرنا, قیامت کے میدان میں پھر تجھ سے قرآن پڑھواؤں گا اور ساری امتوں پر فخر کروں گا کہ میری امت میں ایسا بہترین قرآن پڑھنے والا ہے. کہا میں جا رہا ہوں لیکن قیامت میں فخر کروں گا. اچھا, اور امام کسائی نے جو پڑھا آپ کو یاد ہے وہ جو میں نے بھی پڑھا ابھی ہے؟ تو بول رہا اچھا, یہ ہم جو منزل پڑھتے, منزل معلوم ہے شیخ زکریا رحمۃ اللہ علیہ نے منزل تیار کی ہے. اور وعدہ ہے کوئی بھی دنیا کی تعویذ منزل کا مقابلہ, کیونکہ منزل دائرے قرآن پاک کی آیات ہے. اور شیخ زکریا رحمۃ اللہ علیہ نے اس کو جمع کر کے کہا روزانہ کوئی بھی بندہ یا بندی پڑھ لے, قسم ہے اللہ جان مال اولاد آبرو کی حفاظت کرے گا. اور وہی منزل میں, یہ جو میں نے پڑھا وہ منزل میں, لیکن ہم کو نہیں معلوم ہے. اللہ کے رسول پاک صلی اللہ علیہ وسلم نے فرمایا کسائی ابھی تو میں جا رہا ہوں, قیامت میں پھر تجھے کہوں گا. وہ کیسا منظر ہوگا قیامت میں جب اللہ کے نبی کہیں گے کہاں ہے امام علی کسائی, کہاں ہے امام علی کسائی, کھڑے ہوں گے اور ہمارے نبی کہیں گے قرآن پڑھ, اور ہمارے نبی نے فرمایا اس وقت جب تم قرآن پڑھو گے میں ساری امتوں پر فخر کروں گا, ہر نبی کو کہوں گا تمہارے پاس وہ امتی نہیں ہے جو میرے پاس امتی ہے. میرے پیاروں, آج ہمارے پاس وہ قرآن ہے؟ ارے بولو نا, ہے. ہمارے یو کے میں سب کے گھر میں, سب کے گھر میں, بلکہ ہمارے انڈیا میں بھی, غریب سے غریب ہو, امیر سے امیر ہو, ہر ایک کے گھر میں کم سے کم دو قرآن ہیں. کتنے؟ ہاں یا نہیں؟ ارے بولو نا, کم سے کم کتنا پڑھتے ہم؟ پڑھتے میں قسم کھاؤں تو غلط نہیں ہوگا, پڑھنا تو دور کی بات, پڑھنا دور کی بات, پڑھانا دور کی بات. ہمارا حال ایسا ہے کہ ہم قرآن کو ہاتھ بھی نہیں لگاتے, ٹچ بھی نہیں کرتے. یہ تو رمضان ہے, مجھے رمضان کا نہیں معلوم, آؤٹ آف رمضان آپ بتائیں کتنے دن ایسے ہوتے, کتنی راتیں ایسی ہوتی ہیں کہ ہم قرآن پاک کو ٹچ کرتے ہیں. کتنے دن اور کتنی راتیں ایسی ہوتی ہیں کہ ہم قرآن پاک کو ٹچ کرتے ہیں؟ یا سچ بتانا میرے پیارو, آپ سب لوگ آئے یہاں پر؟ ارے بولو نا, آئے, جاب سے آئے ہوں گے آپ لوگ یہاں پر پہنچے. خیر, اللہ آپ سب کے آنے کو قبول فرمائے, بولو آمین. لیکن میرے کو یہ بتاؤ, کون ہم میں سے ایسا ہے جو روزانہ ایک بار قرآن کو دیکھتا ہے اور صرف اس لیے دیکھتا ہے کہ میرے اللہ کا کلام ہے؟ ہے کوئی دیکھتا ہے اس پیار سے؟ پڑھنا نہیں, پڑھنا نہیں, ہم بہت بزی ہے, پڑھنا نہیں, پڑھانا نہیں, सिर्फ घर से निकलते वक्त अपनी बीवी को सिर्फ इतना कहे, या अपनी बेटी को कहे, या अपने बेटे को कहे कि मुझे ज़रा बताना बेटा कुरान कहाँ रखा है, वो कहे वहाँ कुरान रखा है। आप सिर्फ मोहब्बत से एक बार देख लो कि मेरे अल्लाह का कलाम है, फिर आप काम पर निकल जाओ। हमारे नबी ने फरमाया कोई मोहब्बत से मेरे कुरान को देखता जाएगा, चलता जाएगा, अल्लाह उसके गुनाहों को माफ़ करता चला जाएगा। लेकिन सच बताओ हम ऐसा करते हैं? मोबाइल हमारे हाथ से हटे तो कुरान हाथ में आवे न? पूरे कुरान की जगह हमारा किसने लिया है? मोबाइल ने। कितनी मरतबा आज मोबाइल को देखा? कितना, जिसको देखो मोबाइल लेकर ये मैं बता रहा हूँ। क्या है मेरे प्यारों, कौन सा बिजनेस है ये, कौन सा कारोबार है? और कुरान पाक इतना प्यारा कलाम, इतना प्यारा कलाम कि एक हर्फ अगर कोई कुरान पाक का पढ़े, सीधी बात है, 10 नेकी। बोलो कितनी नेकी? और हमारे आका सल्लल्लाहु अलैहि वसल्लम इतने डिटेल में गए कि मेरा बंदा पढ़ेगा अलिफ लाम मीम। हमारे नबी फरमाते ये मत समझना कि एक हर्फ है, अलिफ एक हर्फ है, लाम एक हर्फ है, मीम एक हर्फ है, सिर्फ अलिफ लाम मीम पढ़ा। हमारे नबी फरमाते जा 30 नेकियां अल्लाह ने तेरे नामे आमाल में लिख दी। और पूरा कुरान करीम, सारे उलमा का इस पर इत्तेफाक है कि पूरे कुरान करीम में 300,000 से ज़्यादा हरूफ है, अबाउट 300,000। तो सोचो कोई कुरान ख़त्म करता होगा तो कैसा सवाब मिलता होगा उसको, कैसे दुनिया और आखिरत उसके कदमों में आती होगी। लेकिन हमने कभी कुरान पाक की तरफ तवज्जो नहीं दिया। हमारे नबी ने फरमाया قال رسول الله صلى الله عليه وسلم من قرأ حرفا من الكتاب فله به حسنة والحسنة بعشر أمثالها لا أقول ألف لام ميم حرف لكن ألف حرف ولام حرف وميم حرف। हमारे आका صلى الله عليه وسلم ने फरमाया मेरा किसी भी उम्मती मर्द औरत ने कुरान सीख लिया, सिखा लिया, एक हर्फ पढ़ लिया, 10 ने किया मिल गई। हमारे नबी फरमाते अलिफ लाम मीम एक हर्फ नहीं, अलिफ हर्फ, लाम एक हर्फ और अब कितना। मैं तो कहता हूँ मेरे प्यारों पढ़ो ना कुरान। अब कितने हमारे बड़े बूढ़े क्या हो गए मालूम? तो जमाना हो गया, अब क्या पढ़ने का। अभी भी अल्लाह की कसम खाकर कहता हूँ हमारे छोटे छोटे पोते और नवासों की सूरह फातिहा सही है, दादा की और नाना की सूरह फातिहा सही नहीं है। और कहेंगे ना आ उम्र में अभी कहीं मदर से जावा दो, ये उम्र में पढ़ने का। हजरत अली रजी अल्लाह तआला अनु को जब किसी ने कुरान पाक के बारे में पूछा कि अली आप तो अल्लाह ने आपको बहुत इल्म दिया है, ये कुरान पाक की सीखने सिखाने की मुद्दत क्या है? हजरत अली ने फरमाया मिनल महदी इल्लाहदी। अरे कुरान पाक अगर मेरे मैं कहूँ तो ये कहूँगा, सीखना शुरू कर दे माँ की गोद से और सीखता रहना कब्र की गोद तक। और ये कुरान आज हम रमजान के महीने में हम कुरान को हाथ नहीं लगाते ना, आउट ऑफ रमजान तो पूछना ही क्या। आउट ऑफ रमजान हमको बोलो शादी में जाना है, क्या तैयार होता है, ऐसा तैयार होता है, ऐसा तैयार होता है, ऐसा लगता है दूल्हा यही है। शादी में जाना, खाना, नाचना, मोबाइल पर औरतों को देखना, मोबाइल पर जीना करना, मोबाइल पर चोरी करना, मोबाइल पर इंटरेस्ट का कारोबार करना, मोबाइल पर गीबत करना, मोबाइल पर ब्लैकमेल करना, मोबाइल पर लोगों पे तोहमत लगाना, मोबाइल पर एपिसोड पर एपिसोड देखना और गंदी गंदी फिल्में देखना, और मेरे प्यारों पूरी पूरी रात दो दो तीन तीन बजे तक बाप के अंदर हिम्मत नहीं कि बेटे को पूछे तू क्या करता है। कुरान हमारे हाथ में नहीं। मैं तो कहता हूँ कुरान देखो, एक तो ये है कोई अच्छा हाफिज कारी आलिम होगा ना, उसको बोलो सूरह बकरा पढ़ हाफ एन आवर, सूरह बकरा बोलो सुभान अल्लाह मुकम्मल। कोई बेचारा ऐसा भी होगा जो बहुत धीरे धीरे कुरान पढ़ता होगा क्योंकि उसने अभी सुना कि मुझे पढ़ना है, रोज़ पढ़ना है। अब वो धीरे धीरे साया कोलो असुफा, तो उसको कभी कभी टेंशन होता है कि वो मेरे बाजू में हाफिज साहब बैठे थे, वो पूरी सूरह बकरा हाफ एन आवर में पढ़ गया, मेरा दो पेज भी पूरा नहीं हुआ। मेरे दोस्तों मैं कहता हूँ तेरे से बड़ा नसीब वाला कौन होगा कि हमारे नबी को बहुत पहले मालूम था कि मेरा ऐसा उम्मती भी आएगा जो बेचारा कुरान पढ़ेगा, स्ट्रगल करेगा और वो बहुत थकेगा, अटक अटक के पढ़ेगा। हमारे नबी ने फरमाया قال رسول الله صلى الله عليه وسلم وسلم الذي يقرأ القرآن ويتتعتع به فله أجران. ہمارے آقا صلی اللہ علیہ وسلم نے فرمایا میرا ایسا بھی امتی آئے گا جو قرآن پڑھے گا اور اٹک اٹک کر پڑھے گا. ہمارے نبی فرماتے جا تجھے ڈبل ثواب ملے گا, ایک پڑھنے کا ثواب ملے گا, ایک تکلیف اٹھایا اس کا بھی ثواب تجھے ملے گا. ایسا اللہ کہاں ملے گا میرے پیاروں؟ کوئی اچھا قرآن پڑھے تو بھی پسند, کوئی اٹک کر پڑھے تو بھی پسند. اس لیے میرے پیاروں آج سے ایک ارادہ کر لو, آج رمضان کا مہینہ ہے نا, ارادہ کر لو کہ روزانہ کچھ نہیں کچھ نہیں, میں صرف آدھا گھنٹہ قرآن سیکھوں گا یا سکھاؤں گا, پڑھوں گا. اگر اللہ نے آپ کو پڑھنے کا دیا ہے تو آپ پڑھیں, اور اگر اللہ نے آپ کو نہیں تو کوشش کریں. آپ کے یو کے میں مشکل نہیں ہے, جیسے ہم کو جاب کی فکر ہوتی ہے کہ صبح 8 بجے ہم کو پہنچنا ہے, شام کو 4 بجے آنا ہے, ہم تھوڑا بھی آگے پیچھے نہیں ہو سکتے. اگر دنیا کے معاملے میں ہم آگے پیچھے نہیں ہو سکتے تو ایک وقت طے کرو نا, ہاف این آور, کہ اس میں میں صرف قرآن پڑھوں گا. ہماری ماں بہنیں فکر کریں ہم قرآن پڑھیں گے, اللہ کی قسم جہاں قرآن ہوگی وہاں برکت ہی برکت کا معاملہ ہوگا, وہاں رحمت ہی رحمت کا معاملہ ہوگا. میرے پیاروں, میرے پیارے ایک بات بتاؤں آپ کو, قرآن کس پر بات کر رہا ہوں میں, قرآن کتنی دیر بولنا میرے کو, بولتے رہو نا جب تک روحی میرے کو بھی بھوکا ہی رہنے کا, جب تک کھجور سامنے نہیں آ. لیکن یہ آپ لوگ جتنا خاموشی کے ساتھ بیٹھے ہو نا, میرے کو بہت تعجب ہوتا ہے. میرے بہت پیارے انصاری بھائی, اللہ آپ کی ساری محنتوں کو قبول فرمائے. ہمارے بھائی نے جو آپ کے بارے میں ذکر خیر کیا اور جو سوشل ورک آپ کرتے ہو, اللہ تبارک و تعالیٰ سب آمین کہو اللہ, ان کو نہیں ان کی فیملی کو بھی ساتھ میں اللہ بغیر حساب کتاب جنت کا فیصلہ فرمائے. لیکن انصاری بھائی میرے کو سچ بتانا, ہمارے یہاں جب بیان ہوتے نا انڈیا میں, ہم شروع کرتے نا ہم سے زیادہ مجمع بولتا ہے, یہاں ایسا لگتا ہے سب کو بیوی نے دھکے مار مار کے بھیجا ہے یہاں پہ, کہ دیکھو قاری صاحب کا بیان ہے جا چلا جا. بیوی کا معاملہ گڑبڑ ہے, تو کاہے کو ہنستا ہے, تیری شادی نہیں ہوئی کاہے کو ہنستا ہے, ہم کو پوچھنا جس کا ہنسنا ہی مشکل ہو گیا ہے, پوچھو ہمارے بھائی کو بھی پوچھو. شادی کا معاملہ بہت بہت ڈینجر, شادی کا معاملہ. میں آج ایک فارمولا دیتا ہوں آپ کو, دوں فارمولا دوں, بہت اچھا معلوم ہے. کبھی کبھی بیوی پوچھتی ہے, مولانا حنیف صاحب آپ کو بھی پوچھی ہوگی, میرے کو تو پوچھی, سب کو پوچھتی ہے. مولانا بیوی کبھی کبھی پوچھتی ہے آپ مجھ سے کتنا پیار کرتے ہو, پوچھتی ہے نہیں, آپ لوگوں نے شادی نہیں کی. کہاں گئے ہمارے قمر الدین بھائی, کہاں گئے؟ میرے دوست کو پوچھو بھائی, پوچھتی ہے بیوی, پوچھتی ہے آپ مجھ سے کتنا پیار. اچھا چلو مانو آپ کی بیوی نے نہیں پوچھا, ہاں میں یہ تو نہیں بولوں گا بہت نفٹ ہوگی, لیکن نہیں پوچھا آپ کی بیوی نے, تو اگر پوچھے آپ کیا جواب دو گے؟ اگر آپ کی بیوی آپ کو پوچھے کتنا پیار کرتے ہو مجھ سے, ایک ہی جواب ہے, اس کے سوا کوئی جواب نہیں, بہت. کیا؟ سو مچ. سو مچ بولتے نا انگلش میں, سو مچ, ایس کے بعد کتنے او لگا دے, جتنے لگانے کا اتنے لگا دے, سو مچ, بہت پیار ہے. تو ایک ہمارے انڈیا میں ایسا ہوا, پوچھی اس نے اپنے ہسبینڈ کو کتنا پیار کرتے, اس نے کہا بہت, تو بیوی سمجھ گئی ایسا ہی بولتا ہے. پھر اس کو دوسری مرتبہ پھر بتاؤ نا کتنا پیار کرتے ہو, اس نے کہا نا بہت بہت. پھر بیوی نے تیسری مرتبہ پھر پوچھا, نہیں میرے کو بتاؤ کہ آپ کتنا پیار کرتے ہو. اب یہ اس نے کہا کہ میں نے کہا نا کہ بہت بہت بہت پیار, بس اتنا سمجھ لے جیسا لیلا مجنو کا پیار, لیلا مجنو کیسا ایک دوسرے کو پیار کرتے تھے, بابا ہسبینڈ وائف ایسا ہی پیار کرتے, جا تو کچن میں جا کے چائے بنا. وہ سمجھ گئے یہ ایکٹنگ کرتا ہے, ڈھونگ کرتا ہے, کہاں لیلا مجنو نے کہا ہم لوگ یہ پورا دن موبائل پہ کیا کیا دھندے کرتا ہے, نے کہا کہ لیلا مجنو, تو اسے پھر کہا نہیں مجھے مجھے سچ بتاؤ آپ کتنا پیار کرتے ہو. اب اس کا دماغ گیا, دیکھو بہت اچھا فارمولا دے رہا ہوں, اتنا اس کا دماغ گیا, اس نے کہا میں تیرے سے پیار کی بات کر رہی, آئی لو یو, آئی مس یو. پھر اس نے کہا بہت بہت بہت بہت بہت بہت, اتنا پیار کرتا, جی چاہتا تیرے جیسے ایک اور لے کے آ جاؤں. ایسا جواب اب کبھی نہیں پوچھے گی وہ. چلو کم سے کم تھوڑا ہنسنا تو آیا آپ لوگوں کو, ورنہ لگتا تھا صبح سے کوئی ہنسا بھی نہیں ہے. چلو کون کون تیار ہے؟ قرآن پاک कि तिलावत करेंगे, बोलो करेंगे इंशाल्लाह। और मैं आपसे ज़्यादा नहीं मांग रहा हूँ, हमारे उलमा ने इतना प्यारी बात लिखी, इतनी प्यारी बात लिखी, उसी पर मैं आना चाहता हूँ। मेरे प्यारों, हमारे आका मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जब सवाल पूछा गया था कि आप उम्मत के लिए क्या छोड़ कर जाते हो, उम्मत की कामयाबी कैसे होगी, उम्मत की नजात कैसे होगी, ये उम्मत कब सक्सेस हो जाएगी, तो हमारे आका मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था, तरक्तु फीकुम अमरैन, मैं दो चीज़ें छोड़ के जाता हूँ, इन तमस्सकतुम बिहिमा, ए मेरी उम्मत अगर तुमने ये दोनों को मजबूती से पकड़ लिया, हमारे नबी ने कसमें खाकर कहा, दुनिया भी तेरी होगी, आखिरत भी तेरी होगी, जन्नत भी तेरी होगी और सुकून भी तेरा होगा। और अगर ये दो चीज को छोड़ दिया, हमारे नबी ने फरमाया खिज़्युन फिद दुनिया, दुनिया में बहुत जलील हो जाएगा, और आखिरत का मामला इला अशद्दिल आज़ाब, बहुत ख़तरनाक जहन्नम का फैसला हो जाएगा। तो सहाबा किराम बहुत घबराए, वो कौन सी दो चीज़ें, कहा अल्लाह के रसूल बताओ ना, वो कौन सी दो चीज़ें जिसको हम थाम ले हम सब जन्नत में जाएंगे। हमारे नबी ने फरमाया नंबर एक कुरान, बोलो नंबर एक कुरान। तो कौन कौन तैयार है, मैं कहता हूँ सिर्फ आधा घंटा, 24 घंटे में कितना, कौन कौन तैयार है, जरा दोनों हाथ ऊपर करके बोले कि भाई करेंगे इंशाल्लाह, नहीं आता होगा तो सीखेंगे कुरान करीम की कोई उम्र। अच्छा मैं एक बात बताऊं आपको, हम यहाँ बैठे हैं, हाँ ये मस्जिद अनीसुल इस्लाम में बैठे हैं, मेरा एक क्वेश्चन है आपसे, हम में से कौन चाहता है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को देखे, मतलब आज देखना है या कल देखना है, कौन चाहता है, सभी चाहते हैं माशाल्लाह, हाँ अरे बोलो ना, सभी चाहते हैं, क्योंकि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को देखना, और बड़ा खुश नसीब होगा जो ख्वाब में प्यारे नबी का दीदार करता होगा, और जिसने नबी का दीदार किया समझो उसने नबी ही का दीदार किया। हमारे नबी ने फरमाया قال رسول الله صلى الله عليه وسلم من رآني فكأنما رآني لا يتمثل الشيطان بي, हमारे नबी ने फरमाया जिसने ख्वाब में मुझे देखा समझ लेना तूने मोहम्मद ही को देखा, क्योंकि शैतान सबकी शक्ल बनाकर हमारे ख्वाब में आ सकता, लेकिन मोहम्मद की शक्ल बनाना अल्लाह ने उस पर हराम कर दिया है, क्योंकि शैतान जलालत ही जलालत वाला और हमारे मोहम्मद हिदायत ही हिदायत वाले, बोलो सुभान। तो अब सवाल होता है कि हमको नबी को ख्वाब में देखना है, बोलो देखना है कि नहीं देखना है, कैसा देखेंगे, कैसा देखेंगे, मैं आपको एक अमल बता रहा हूं, करेंगे सब करेंगे इंशाअल्लाह, यही कुरान पर बता रहा हूँ आपको। मालूम है हमारे आका मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर्दा फरमा गए, पूरे मदीने में एक अजब माहौल, सब गम में, मदीने में सब टेंशन में, हज़रत अनस फरमाते मैंने मदीने में इससे बड़ा गम वाला दिन नहीं देखा, जब खबर मिली कि अल्लाह के रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम अल्लाह को प्यारे हो गए। मालूम है ऐसे वक्त में एक सहाबी हज़रत आयशा के पास आए, अब हज़रत आयशा हमारे नबी की बीवी, हमारी, अरे बोलो हमारी माँ, तो वो सहाबी आए और पूरा गम का माहौल बना हुआ था, और वो सहाबी ने आकर हज़रत आयशा को कहा अम्मा आयशा बहुत याद आती है, बहुत याद आती है, काश हमारा भी 24 घंटे में कोई घड़ी ऐसी हो जिसमें हम किसी से बात न करें, याद करें तो मुस्तफ़ा को याद करें, बोलो सुभान अल्लाह। वो सहाबी ने कैसे गम से कहा होगा बहुत याद आती है, अम्मा आयशा मुझे बताओ ना कई फ़काना अखलाक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मुझे बताओ ना क्योंकि मुझे याद बहुत आती है, मुझे सिर्फ इतना बताओ कि मेरे नबी के अखलाक, मेरे नबी का किरदार, मेरे नबी का उठना बैठना सोना बात करना खामोश रहना सब कैसा था। अब ये सवाल इतना अहम सवाल था और इसका जवाब इतना बड़ा हो सकता, क्योंकि ये तो सीधी बात है पूरी ज़िंदगी के बारे में पूछा, कई फ़काना अखलाक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कि पूरी ज़िंदगी में मेरे नबी के अखलाक मुबारक क्या थे, मगर कुर्बान जाओ हमारी माँ हज़रत आयशा पर तमाम सहाबियात में अल्लाह ने सबसे ज़्यादा इल्म दिया तो हज़रत आयशा रदी अल्लाह ताला अन्हा को इल्म दिया, और हज़रत आयशा रदी अल्लाह ताला अन्हा जितनी रिवायत बयान करती है कोई सहाबिया उतनी रिवायत बयान नहीं करती। जब वो सहाबी ने कहा ना अम्मा बताओ ना, तो हज़रत आयशा ने मैं क्या क्या बताऊँ हमारे नबी के बारे में क्या बताऊँ, क्योंकि अखलाक किरदार उठना बैठना खाना पीना क्या क्या बताऊँ, लेकिन हज़रत आयशा ने कहा एक जवाब देती हूँ वो जवाब सबको पहुँचा देना, और ये जवाब वाकईतन अगर हम सोचे तो हम जैसे गुनहगारों के लिए इतना बड़ा जवाब है। हज़रत आयशा ने फरमाया, तुमने सवाल पूछा ना कि मेरे नबी के अखलाक कैसे थे, तो सुनो खुलुकुहु अल-कुरान। बोलो खुलुकुहु अल-कुरान, जिसका मतलब क्या हुआ? हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा ने फरमाया, मेरे नबी के अखलाक, मेरे नबी की पूरी ज़िंदगी, मेरे नबी का पूरा किरदार मुबारक, वो कुरान है। यानी हज़रत आयशा हमको ये पैगाम दे रही है कि जिसने मुस्तफ़ा को नहीं देखा फिक्र मत करना, कुरान को मोहब्बत से देख ले, मुस्तफ़ा नज़र आएंगे, मुस्तफ़ा को देख ले कुरान नज़र आएगा। आज कभी कुरान को पकड़ो तो सही, वो ये अमल कभी किया हमने? हज़रत इकरिमा एक सहाबी गुजरे हैं, एक सहाबी गुजरे, कभी कभी क्या करते थे मालूम, घर का दरवाज़ा, उस ज़माने में ऐसे सब लॉक वॉक नहीं होते, दरवाज़ा खींच के बंद करते, खिड़की बंद करते। अब उनकी बीवी सोचे कि क्यों ऐसा करते, ये दरवाज़ा खिड़की बंद क्यों कर देते? फिर क्या करते थे मालूम, उस ज़माने में जैसा भी कुरान चमड़े की शक्ल में था उसको लेते थे और अपने सीने से लगाते थे और ऐसा प्यार करते थे, ऐसा प्यार करते जैसा कोई बाप अपने बेटे से प्यार करता हो, कोई नाना अपनी नवासी से प्यार करता हो, ऐसा प्यार करते करते करते रोते रोते बीवी कहती, जब मैं दरवाज़ा खोलती थी तो देखती थी कि इकरिमा बेहोश है और उनके सीने के ऊपर कुरान पाक रखा हुआ है। कौन करेगा ऐसा प्यार है? मेरे प्यारो, हमारे नबी के अखलाक, नबी को देखना है। हम कहते हैं ना, कैसे मैं कैसे देखूंगा मेरे नबी को, मैं कैसे देखूं, मैं तो बहुत गुनहगार हूं। हजरत आयशा ने जवाब दे दिया, कितना भी गुनहगार है कुरान देख ले मुस्तफ़ा नज़र आएंगे, मुस्तफ़ा देख ले कुरान नज़र आएगा। और अल्लाह ने कैसे प्यारा बनाया, बोलो ना साथ में बोलो, अल्लाह तबारक व तआला ने कुरान पाक को 30 पारों में बंद कर दिया। बोलो सुभान अल्लाह, अल्लाह ने कुरान पाक को 30 पारों में बंद कर दिया, तो अल्लाह ने हमारे मुस्तफ़ा को हज़रत आयशा के कमरे में मौजूद बना दिया। अल्लाह ने कुरान पाक को आला बनाया, मुस्तफ़ा को भी आला बनाया, कुरान पाक को बाला बनाया, मुस्तफ़ा को भी बाला बनाया, कुरान पाक को निराला बनाया, मुस्तफ़ा को भी निराला बनाया, अल्लाह ने कुरान को हसीन बनाया, मुस्तफ़ा को भी हसीन बनाया, अल्लाह ने कुरान को सारी किताबों का सरदार बनाया तो मुस्तफ़ा को सारे नबियों का सरदार बना दिया, अल्लाह ने कुरान को 30 पारों वाला बना दिया तो मुस्तफ़ा को वज़ुहा चेहरा वाला बना दिया, अल्लाह तबारक व ताला ने कुरान को जिक्र बनाया, मुस्तफ़ा को जाकिर बना दिया, कुरान को वाज बनाया, मुस्तफ़ा को वाइज बना दिया, कुरान पाक को वसीयत बनाया, मुस्तफ़ा को वासी बना दिया, कुरान पाक को हिदायत बनाया, मुस्तफ़ा को हादी बनाया। बल्कि मेरे प्यारो कह दो, जिसने कुरान पढ़ा वो कारी बन गया, जिसने मुस्तफ़ा को पढ़ा वो सहाबी बन गया। मेरे प्यारों, आज से कौन कौन तैयार है कुरान पाक से मोहब्बत करेंगे इंशाअल्लाह? मैं इसी पर बात को ख़त्म करूँगा। आज पहली बात लेकर जाओ, आइंदा कभी मिलेंगे तो दूसरी बात करेंगे। लेकिन 24 आवर्स में हाफ आवर किसके लिए देना है हमको? कौन कौन तैयार है? सब करेंगे इंशाअल्लाह? नहीं नहीं बोलो ना, पढ़ेंगे ना कुरान? अल्लाह तबारक व ताला हम सब के जमा होने को कबूल फरमाए। और मेरे प्यारों, चलो दूसरी बात भी बता ही दूँ ना, क्योंकि इस वक्त मेरा बहुत शॉर्ट सफ़र है। ये कई साल से, 28 साल से मैं आता हूँ, पूरा पूरा रमज़ान तकरीबन यहाँ पर रहता हूँ, यूके में रहता हूँ, इस वक्त मुझे जल्दी जाना है। तो मैं बता दूँ, जब हमारे आका सल्लल्लाहु अलैहि वसल्लम को पूछा गया उम्मत की नजात का रास्ता क्या है, तो हमारे आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, नंबर एक क्या? अरे बोलो ना, आपको बताया, नंबर एक फिर वही मामला भाई, मैं भी रोज़ा, ये देखो मेरे होठ वोट सूख गए, कोई बोलता ही नहीं। आपको घर में टेंशन है तो हाँ बोलो, वो भी बोलने को तैयार नहीं है। ये सोचता है कि अगर हाँ बोला ना, अगर मेरी आवाज़ वहाँ पहुँची रिसीवर पे तो क्या होगा। हाँ मोहना सही है ना, वो एक औरत थी, नाम मदीना, बोलो क्या नाम? नाम तो बहुत अच्छा है, मदीना नाम है। अब शादी हो गई उसकी, मदीना नाम की औरत की शादी हो गई, 3-4 महीने हो गए। अब ये लड़की जो मदीना है ना, उसके अब्बा अपने दामाद के पास गए, दामाद को क्या कहते हैं आप लोग, सन इन लॉ है ना, उसके पास गए और जाकर कहा, 3 मंथ्स पास, मेरी बेटी मदीना तुम्हारे निकाह में है, कैसी लगी मेरी बेटी, आपको कैसे लगी? मैंने बहुत प्यार से मेरी बेटी को रखा, नाम भी बहुत प्यार से मदीना रखा। तीन महीने तुम्हारे पास हुए कैसा लगा? हसन इन लोगों ने मुंह बिगाड़ा, कहा आपने नाम मदीना रखा मगर वो तो करबला है। देखो मोहन अभी समझ गए हम भी उसी करबला से गुजर रहे। चलो दूसरे काम के लिए। अच्छा एक एक वाक्य अगर आप कहो तो मैं सुना दूँ सबको, सुना दूँ एक वाक्य ताकि हमें मालूम पड़े। नंबर एक, हमको क्या अमल करना है, बोलो जल्दी बोलो क्या अमल करना है? कुरान। नंबर दो, हमारे नबी ने क्या फरमाया? तरक तूफीकुम अमरैन, हमारे आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया दो चीज़ें छोड़कर जा रहा हूँ। पूरा मजमा बोलेगा नंबर एक, नंबर दो हमारे नबी ने फरमाया सुन्नत नबीकुम, तुम्हारे नबी का तरीका छोड़कर जाता हूँ। अब चाहे कंप्यूटर का ज़माना आवे, लैपटॉप का ज़माना आवे, या टेक्नोलॉजी का ज़माना आवे, या जो भी हम तरक्की करके जितना भी आगे जाए, हमारे नबी ने कह दिया कयामत तक, टिल द डे ऑफ जजमेंट, अगर तुमको कामयाब बनना है तो दो ही चीज़ तुम्हारे पास होनी चाहिए, कुरान और नंबर दो नबी का तरीका, तो कामयाब है। बाकी हम कितने भी डिस्कस करें, कितने भी कलेक्शन करें, कितने भी हम हालात के बारे में रोए, हम कितने भी मुल्कों के बारे में रोए, कामयाबी का रास्ता कोई नहीं है, सिर्फ कुरान और हमारे नबी का तरीका। और सच बताओ नबी के तरीके में इज्जत है कि नहीं है? अरे बोलो ना, इज्जत है कि नहीं है? है ना इज्जत है, दाढ़ी रखो, इज्जत है माशाल्लाह। अरे बोलो ना, इज्जत है माशाल्लाह। कितने लोग मालूम नहीं क्यों इज्जत को पसंद नहीं करते हैं? पहले तो मैंने देखा दाढ़ी के साथ मजाक होता था, अभी तो ये बालों के साथ भी मजाक होता है। कितनों को मैं यहाँ यूके में देखता हूँ, ये नहीं, मेरे को नहीं समझ में नहीं आता। अगर आपको समझ में आता हो तो मेरे को बोलना, ये बाल ऐसे क्यों काटते हो, यहाँ ये एरिया में बाल नहीं, ये एरिया में ये, मेरे को तो ऐसा लगा मेरे मदरसे के चंदे के लिए इसके सर को रखना चाहिए, क्योंकि ये इलाका यतीम दिखता है, ये इलाका गरीब दिखता है, पीछे बिल्कुल टकला टकला ऐसा लगता ज़कात का मुस्तहिक है। और बाल भी ऊपर ऐसे, जो यहाँ जो बाल होंगे ना वो भी ऐसे कुछ ऐसे खड़े खड़े बाल करता है, और फिर यूँ रास्ते में निकलते निकलते, अरे कार्टून जैसा दिखता, कोई लड़की भी देखती होगी तो बोलती होगी मैं इससे शादी नहीं करूँगी। इज्जत नबी के तरीके के अलावा कसम अल्लाह की कहीं भी नहीं मिलेगी, लाख ढूंढो, कसम परवरदिगार की इज्जत मिलेगी तो मोहम्मद के रास्ते में मिलेगी। हजरत बिलाल को, हजरत बिलाल को है ना, वो अबू जहल ने, मैं सिर्फ शॉर्ट वाक्य बता रहा हूँ, हजरत बिलाल को अबू जहल काबे के पास लाया और अबू जहल ने बहुत मारा, और मार मार के क्या कहा मालूम? तुम काले हो, तुम यहाँ के अरब के नहीं हो, और ये काबा हमारा है, हम इसके ट्रस्टी है, हम इसके मुतवल्ली है, हम घोरे हैं, हमारी जबान अलग है, तुम्हारी जबान अलग है। और गुस्से में अबू जहल ने क्या कहा, बिलाल कहीं भी घूमना हो मक्के में घूमना, लेकिन काबे के पास नज़र मत। मैं आपको बहुत शॉर्ट में बता रहा हूँ, खैर जो होना था वो हो गया। फिर आपको मालूम है हमारे आका बोलो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कहाँ चले गए? मदीना, और हजरत बिलाल भी मदीना। फिर एक वक्त वो आता है कि अल्लाह तबारक व तआला ऐलान करके, आओ मेरे मुस्तफ़ा आओ, आज हमने आपको मक्के का बादशाह बना दिया है, मक्का आपके कदमों में आ गया है। तो हमारे नबी आए वापस आए, जो सहाबा मदीना में थे उनको भी लेकर आए, मक्का वाले भी आए, दूर दराज के लोग आए, पूरा काबे के पास हुजूम भरा हुआ है, और अल्लाह का ऐलान आ गया, इन्ना फतहना लक फतहम मुबीना लियगफिर लक अल्लाह मा तकद्दम मिन ذنبك وما تأخر ويتم نعمته عليك ويهديك صراطا مستقيما। अल्लाह की तरफ से ऐलान हो गया, मेरे मुस्तफा जीत गए, बादशाह बन गए, फातह बन गए। खैर अब सुनना, हमारे नबी आ गए और पूरे काबे के पास सब, और सब गुलाम, बोलो सब गुलाम हमारे नबी आका। और आपको मालूम है ना, बाकायदा सहाबा में से कुछ कहते थे रिवेंज, इंतकाम, मारो, इन लोगों ने हमको बहुत मारा था, मारो इनको, घरों में जा के मारो। यहां तक ऐलान होता है अल यौम यौमुल मलहमा, आज लड़ाई झगड़े का दिन है, रिवेंज का दिन है। उस वक्त हमारे नबी काबे की चौखट पर आकर कहते ला अल यौम यौमुल मरहमा, आज रिवेंज का दिन नहीं है, आज सबको माफ करने का दिन है। लेकिन मैं आपको जो पॉइंट बताना चाहता हूँ ना, वो ये, बाज़ रिवायत में जोहर का वक्त और बाज़ रिवायत में असर का वक्त, جو بھی وقت ہوگا. اب سب صحابہ کو فکر ہے آج اذان کون دے گا. بولو آج اذان, کیونکہ کعبے میں پہلی مرتبہ ہم فاتحانہ جیت کر آئے ہیں, اب اذان کون دے گا. ٹھیک ہے مدینے میں حضرت بلال رضی اللہ تعالیٰ عنہ اذان دیتے تھے, لیکن یہاں اذان کون دے گا, کیونکہ صحابہ میں بہت سارے صحابہ ہیں جن کی آواز اچھی ہے, جن کا خاندان اونچا ہے, قریشی ہے, عربی ہے. آپ کو معلوم ہے سارا ہجوم جمع ہے اور نماز کا وقت ہو گیا, اور ہمارے نبی کی زبان مبارک سے نکلتا این بلال, بلال کہاں ہے. تو بلال تو کہیں پیچھے بیٹھے, تو ان کو معلوم تھا کہ یہاں میرا کیا کام ہے. لیکن جب ہمارے نبی نے کہا بلال, تو حضرت بلال آئے. سننا بلال آئے, ہمارے نبی نے فرمایا اذن یا بلال, بلال اذان تو تم دو گے, اذان تو تم دو گے. تو کچھ صحابہ کرام کے چہرے بلال اذان دیں گے, بلال اذان دیں گے. ہمارے نبی نے فرمایا جب حالات تھے مار کھانا تھا اس وقت بھی احد احد بلال نے کہا تھا, آج بھی یہیں پہ اشہد اللہ الہ الا اللہ کون کہیں گے, بلال. اچھا اب آپ کو معلوم ہے آپ سب نے دیکھا ہے کعبہ, دیکھا ہے بولو دیکھا ہے نا. اب کعبے کی طرف کہیں بھی رخ کرو نماز ہو جائے. تو حضرت بلال نے ہمارے نبی کو پوچھا میں اذان تو دوں لیکن اس طرف کھڑے ہو کر اذان دوں, کیونکہ یہ بھی کعبہ, ادھر تو بھی کعبہ, ادھر تو بھی کعبہ, ادھر چاروں طرف میں کہیں بھی کھڑے ہو کے آپ نماز پڑھے. یا اور یہ ضروری ہے کہ اذان دینے والا اذان دے گا تو چہرہ کعبہ, نماز پڑھانے والا نماز پڑھائے گا تو چہرہ کعبہ. اللہ نے فرمایا وحیثما کنتم فولوا وجوہکم شطرہ, کہیں بھی ہوں گے اذان دینے والا ہوگا, اقامت دینے والا ہوگا, نماز پڑھانے والا ہوگا, چہرہ کس کی طرف ہوگا. تو حضرت بلال پوچھ رہے میرے پیارے نبی چاروں طرف کھڑے ہو کے اذان دے سکتا ہوں, کہاں دو اذان, ادھر رائٹ لیفٹ, اس طرف کہ اس طرف, کون سی. ہمارے نبی نے کیا فرمایا بلال کعبے کے اوپر جا کے اذان دو, یہ نہیں کہا کہ ادھر ادھر. حضرت بلال حیران, اللہ کے رسول کعبے کے اوپر اوپر جا کے اذان دینا. ہمارے نبی نے فرمایا ہاں, کیونکہ ابو جہل نے کہا تھا نا کعبے کے پاس نظر مت آنا, آج کہہ دو مکہ والوں کو جس نے مصطفیٰ کا دامن تھاما وہ کعبے کے پاس نہیں, وہ تو کعبے کے اوپر نظر آتا ہے. حضرت بلال بولو کہاں چلے گئے, کعبے کے اوپر. آپ نے پڑھا ہوگا حدیث پاک میں حضرت بلال باقاعدہ سیڑھی لگائی گئی اور حضرت بلال چڑھتے چڑھتے کعبے کے اوپر. لیکن جب کعبے کے اوپر گئے اب کس طرف چہرہ رکھ کے اذان دوں, کیونکہ کعبہ تو مکمل ہو گیا, اب میں تو کعبے کے اوپر ہوں, اب ادھر چہرہ ادھر چہرہ ادھر چہرہ ادھر کدھر, کیونکہ میں تو کعبے کے اوپر ہوں. تو حضرت بلال کے دل و دماغ میں محبت کی بات آئی کہ کعبہ, اب کعبہ تو نظر نہیں آتا, جب ہم کعبے کے اوپر ہیں تو کعبہ نظر نہیں آتا. حضرت بلال کے دل و دماغ میں بات آئی کعبہ نظر نہیں آتا, کعبے کا کعبہ تو مجھے نظر آتا ہے, یعنی میرے نبی تو مجھے نظر آتے, جہاں میرے نبی کھڑے وہیں کا رخ کر کے میں اذان دوں گا. تو ہمارے نبی ایسے کھڑے تھے, حضرت بلال نے وہیں کا رخ کیا, اللہ اکبر اللہ اکبر. یہاں حضرت بلال نے سنا اذان شروع کی, ہمارے نبی نے طواف شروع کر دیا. اب ہمارے نبی طواف یوں کرتے جا رہے, حضرت بلال اللہ اکبر اللہ اکبر ادھر, پھر اشہد اللہ الہ الا اللہ ادھر, پھر اشہد ان محمد رسول اللہ ادھر. یہاں بلال کی اذان مکمل ہوتی ہے, وہاں مصطفیٰ کا طواف مکمل ہوتا ہے. میرے پیارو اس لیے میں آپ سے کہوں گا دو چیزیں ہمارے نبی چھوڑ کر گئے, بولو نمبر ایک, نمبر دو نبی کا طریقہ. اور نبی کے طریقے میں ہم کہاں تک جائیں گے, علماء کو اللہ جزائے خیر دے, کہاں پانچ وقت کی نماز. بولو پانچ وقت کی نماز. اب آپ کیلکولیشن کرو, قرآن کے لیے میں نے کتنا گھنٹہ آپ سے مانگا, اب نماز کا کیلکولیشن کرو, فجر ظہر عصر مغرب عشاء, عشاء کے ساتھ وتر واجب کو جوڑ دو, اور پھر ایک آرام سے دیکھو کہ میں اطمینان سے نماز پڑھوں گا تو ون اینڈ اے ہاف آور, کتنا ڈیڑھ گھنٹہ. تو قرآن کا کتنا آدھا گھنٹہ, نماز کا کتنا ڈیڑھ گھنٹہ. یعنی اللہ کہنا چاہتے ایسا بڑا مالک کہاں ملے گا. اللہ کہتے 24 آورز میں 22 تیرے, دو میرے کو دے دے جنت بھی تیری اور دنیا بھی تیری بنا دوں گا. تو کون کون تیار ہے بولو, نماز بھی پڑھیں گے, بولو پڑھیں گے انشاءاللہ. اور اللہ کا بہت بڑا احسان ہے یہ مسجد انیس الاسلام میں آنا ہوا. آج ہمارا مدرسہ فیض سلیمانی, اب تو اس کا انٹروڈکشن کرانے کی بھی ضرورت نہیں ہے, کیونکہ کئی انگلینڈ والے آئے, और उन्होंने आकर हमारा मदरसा अपनी आँखों से देखा और बहुत अच्छा लगा जब वो आए और उन्होंने अपनी आँखों से देखा। आज भी अल्हम्दुलिल्लाह 400 से ज़्यादा तलबा इकराम, जिसमें 200 से ज़्यादा यतीम बच्चे हैं, वो पढ़ते हैं, हाफिज़ भी बनते, कारी भी बनते, आलिम भी बनते, मुफ्ती भी बनते। और बड़ा अजब मामला ये कि साथ साथ में जो गवर्नमेंट अप्रूवल SSC होता है, 10th पास होना होता है, वो भी वहाँ पर पढ़ाया जाता है, कंप्यूटर भी सिखाया जाता है। और सबसे बड़ी चीज़ जो है ना, हम ये तो फैज़ सुलेमानी मोटी नरोली में काम होता है, मगर उससे थोड़ा आगे बड़ौदा की तरफ जाए, अब तो माशाल्लाह हमने ज़मीन भी खरीद ली है और वहाँ हमारे पास डिजेबल बच्चे, मैं यहाँ देखता हूँ ये मुल्क में डिजेबल बच्चे का बहुत ख्याल किया जाता है, उसके लिए अलग व्हीलचेयर होती है, उसके लिए बहुत ध्यान दिया जाता है। हमारे पास 40 डिजेबल बच्चे हैं जो डेफ भी है, डम भी है, ब्लाइंड भी है, लेकिन मेरे प्यारो अगर आप उनको देखो, अभी हमारे कुछ इंग्लैंड वाले आए थे और हमने उसी दिन इत्तेफाक ऐसा हुआ कि हमने उनकी पिकनिक रखी थी, क्योंकि इनकी पिकनिक रखना भी ज़रूरी होता है। एक मदरसा चलाना है ना, वो चलाओ बहुत आसान है, लेकिन डिजेबल मदरसा चलाना, ऐसा मदरसा चलाना जहाँ बेचारा बच्चा जो है देख नहीं सकता, जिसने कभी अपनी माँ को देखा नहीं है, कभी अपने अब्बा को देखा नहीं है, कभी वो सुन नहीं सकता, वो बेचारा बोल नहीं सकता, वो दिमाग से कमज़ोर है, हाथ पाँव से कमज़ोर है, उनके लिए हमको ब्रेकफास्ट का अलग इंतज़ाम, लंच का अलग इंतजाम, डिनर का अलग इंतजाम। और फिर वहां पे ऐसा नहीं होता कि भाई तुझे कुरान ही पढ़ना पड़ेगा, तुझे हदीस पढ़ना पड़ेगी, ना कुरान पढ़ ले, हदीस पढ़ ले, कैंडल कैसे बनाते वो बताया जाएगा, और ये अगरबत्ती कैसे बनाई जाती है, ब्लैक बोर्ड कैसा बनाया जाता है, उस पर लिखने वाला चौक कैसा बनता है, दवाएं कैसी बनती है, ताकि ये बच्चा। लेकिन मेरे प्यारों, मैं अभी जाकर आया, मैं जाकर वहां बहुत रोया, इतना रोया क्योंकि एक 8 साल का बच्चा, कितने साल का, 8 साल का, और छोटा, उसकी हाइट भी बहुत छोटी माँ, और वो ब्लाइंड है, तो वो मुझे नहीं मालूम कि वो मुझे ढूंढ रहा है। मैं जब अंदर गया तो उसको किसी ने कहा वो कारी अहमद अली आ गए, वो बेचारा ढूंढता ढूंढता यूँ मेरा कुर्ता पकड़ा और मुझे कहने लगा कारी अहमद अली आप ही है ना, मैंने कहा हाँ। तो मैंने कहा लेकिन बेटा क्या हुआ, कोई तकलीफ है, तो कहा नहीं, मैं जब से यहाँ आया हूँ मेरे को 2 महीने हो गए, सब ने मुझे कहा तेरी माँ भी कारी अहमद अली है, तेरा बाप भी कारी अहमद अली है। वो ऐसा रोने लगा, ऐसा रोने लगा, मैंने उसको अपने से चिमटा दिया। फिर उस बच्चे ने मुझे कहा कि ये बच्चा ब्लाइंड है, लेकिन आप इसका कुरान सुने। उसने अलम तरह से लेकर कुल औद रब्बिन नास 10 सूरतें इतनी तजवीद के साथ सुनाई कि मैं हैरान हो गया कि कयामत में अगर अल्लाह ने ये बच्चे को खड़ा कर दिया और हमको खड़ा कर दिया कि तेरे को मैंने आँख दिया, माल दिया, दौलत दिया, सब दिया, तेरी सूरह फातिहा सही नहीं हुई, या 8 साल का बच्चा, और मुझे पूरा यकीन है इंशाअल्लाह अगर वो 1.5 साल हमारे पास रहेगा तो पूरे कुरान पाक का हाफिज़ बन जाएगा। और उसने जो जलसा था, एनुअल फंक्शन था, उसमें उसने जो मुकालमा किया, वो आपने शायद देखा होगा या देखना उसको, उसने जो मुकालमा किया उसमें जो सामने वाला सवालात पूछता गया और वो इस्लाम के बारे में जो जवाब देता गया, इतने जवाब तो हमको भी कितनों को नहीं मालूम होंगे। मेरे प्यारों, बड़ी मेहनत का काम होता है, सही कहता हूँ, कभी कभी थक भी जाते हैं, हम भी थक जाते हैं, क्योंकि आपने देखा हो घर में एक डिजेबल बच्चा हो तो उसको संभालना, हमको 40 को वहाँ संभालना, 60 दूसरे जो आते जाते उनको संभालना, फिर उनका पिकनिक करवाना, फिर उनका लंच, फिर उनका डिनर, फिर उनका ब्रेकफास्ट, फिर उनकी बीमारी, फिर उनका टॉयलेट बाथरूम, जो सबसे अहम मसला होता है टॉयलेट बाथरूम का, ये सब निभा रहे। मेरे प्यारों, अल्लाह आप मस्जिद अनीसुल इस्लाम वालों को, हमारे भाई हज़रत मौलाना मुफ्ती मोहम्मद अली फलाही साहब को, हज़रत मौलाना शोएब साहब को, बल्कि जमी मुसल्लियान को अल्लाह बहुत जजाए खैर दे कि माशाल्लाह हर वक्त आप ये मौका देते हैं और आपकी ज़कात, सदका, लिल्ला, फितरा, कफ़ारा सब की हमको ज़रूरत है। मेरे प्यारों, इतना सही जगह पर जाएगा कि आप कयामत में देखोगे ना, वो जैसे वो नाबीना बच्चे ने मेरे को अब्बा कहा ना, जब उसको मालूम होगा कि कारी अहमद अली नहीं था, वो तो असल में यहाँ से जो आया था वो कारी अहमद अली तो बीच में एक जरिया था, तो कयामत में वो कहेगा नहीं, मेरा अब्बा असल तो यहाँ बैठा हुआ था, जो इंग्लैंड में था वो मेरा अब्बा था, जो इंग्लैंड में थी वो मेरी माँ थी, वो ज़रूर आपकी तरफ इशारा करेगा। और मेरे प्यारों, ऐसे माजूर बच्चों को आप दुआ करें कि अल्लाह तबारक व ताला इन सबको तंदुरुस्ती अता फरमाए, इनको अल्लाह के लिए कोई मुश्किल नहीं, अल्लाह के लिए कोई मुश्किल नहीं। लेकिन फिर मैं आपसे अपील करूँगा और एक बात कहूँगा कि यह सदका खैरात अल्लाह को बहुत पसंद है। दो दोस्त, बोलो कितने दोस्त, एक वाकया सुना रहा हूँ, कितने दोस्त, दो दोस्त, उसमें एक दोस्त ने दूसरे दोस्त से वादा कर लिया कि अगर मैं पहले मर जाऊँ तो तेरे को मेरे ख्वाब में आने का, तू मर जावे तो तेरे को मेरे ख्वाब में आने का। अब दोनों दोस्त दोस्त थे, हाँ कोई ऐसे बहुत अल्लाह के वली नहीं थे, एक का इंतकाल हो गया, चलो एक का इंतकाल हुआ, कुछ दिन के बाद दूसरे दोस्त ने हकीकत में देखा, किसको देखा, उसके दूसरे दोस्त को ख्वाब में देखा, लेकिन ख्वाब में देखा, देखा कि पूरी कब्र में आग लगी हुई है, पूरी कब्र में आग लगी चारों तरफ से। तो ये दोस्त घबराया, कहने लगा ये क्या, तो क्या कहता है मेरा हाल ऐसा है, तेरा भी ऐसा ही होगा, कुछ करना पड़ेगा। तो ये कहता लेकिन ये अभी क्या करे, प्रेजेंट में क्या करे, तू तो चारों तरफ से जल के काला काला हो गया। तो क्या कहता है मालूम, मैं एक बेटी छोड़ के आया हूँ। क्या छोड़ के आया हूँ, एक बेटी, बस मेरा अल्लाह बार बार मुझे कहता है वो बेटी कोई भी नेकी करेगी मैं बाप से आज़ाब को हटा दूँगा। तो दूसरे दोस्त को कहता है मेरी बेटी को जाके रिक्वेस्ट कर लो, कोई एक नेकी कर ले, मैं उसका बाप ये कब्र के आज़ाब से छूट जाएगा। वो दूसरे दोस्त की आँख खुली, उसने फौरन इरादा किया कि नहीं मुझे इसकी बेटी के पास जाना है। अब वो ढूंढ रहा है, लेकिन वो बेटी गलत रास्ते पर चली गई थी, गलत रास्ता जिसको कहते हैं जीना वाला रास्ता चली गई। तो वो जीना के बाज़ार में गया बेटी को पूछने, तो किसी ने कहा अभी वो एक वो ज़माने में नहर होती थी जहाँ लड़के और लड़कियाँ आधा कपड़ा पहन के नहाती थी, कहा वो नहाने के लिए गई है वहाँ पे। ये बेचारा वहाँ पे गया तो देखा कि वो तो आधा कपड़ा पहन के नहा, इसने ज़ोर से कहा बेटी कुछ अच्छा अमल कर ले, अरे बेटी कुछ अच्छा अमल कर ले, तेरे अब्बा वो कब्र में तड़प रहे। तो बेटी ने क्या जवाब दिया मालूम, मैं मेरे रास्ते पे, वो मेरा अब्बा उसके रास्ते पे, ये कहकर हंसी मजाक में जो पानी था ना पानी उसके लेकर यूँ उड़ाया, क्योंकि वो तो मस्ती में थे, सारे लड़के लड़कियां मस्ती में थे, उसने मस्ती में यूँ पानी उड़ाया, मेरा अब्बा मेरे उसके रास्ते पे, मैं मेरे रास्ते पे। मालूम है वो दोस्त ने सोचा कि कोई यहाँ मामला हल होगा नहीं, और रात को सोया तो ख्वाब में देखा कि उसका दोस्त जन्नत में है, उसकी कब्र जन्नत का। तो कहते क्या हुआ, कहा वो मेरी बेटी ने अच्छा अमल किया, अल्लाह ने मेरे को जन्नत दे दी, मेरी कब्र को जन्नत का बाग बनाया। तो दूसरे दोस्त ने कहा तेरी बेटी ने कोई अच्छा अमल नहीं किया, वो तो जीना के बाजार में खड़ी होती है और नंगा नंगा नहाती है, और मैंने उसको नहाते हुए देखा, और मैंने जाकर उसको कहा कि तेरे बाप के लिए कुछ कर ले, तो उसने साफ मना किया, मेरा रास्ता अलग है, मेरे बाप का रास्ता अलग है। तो वो कब्र में क्या कहता है, वो मेरी बेटी ने पानी उड़ाया ना, ऐसा पानी उड़ाया था ना, तो कहाँ वो पानी मजाक में उड़ाया, कहा वहाँ एक परिंदा एक चिड़िया प्यासी थी, इसने पानी उड़ाया, वो चिड़िया के मुंह में चला गया, अल्लाह ने फरमाया कि इसके पानी उड़ाने से मेरी एक मखलूक को जिंदगी मिल गई, मैंने इसके अब्बा को कब्र के आज़ाब से दूर कर दिया। तो वो जो लड़की थी उसने इरादा भी नहीं किया था, नेकी का इरादा किया था, वो तो उसने ऐसे ही उड़ाया, लेकिन किसी एक परिंदे को अगर जान मिल जाती है तो अल्लाह कब्र का आज़ाब बाप से दूर करते हैं। मैं तो उन बच्चों के लिए भिखारी बन के आया हूँ जो इंसान है, हमारी तरह इंसान है, आज तक अपनी माँ को नहीं देखा है उन्होंने, अपने अब्बा को नहीं देखा है आज तक। आपको मालूम है हमारे पास जो डिजेबल बच्चे हैं ना, उनके बारे में ये भी कहना कभी कभी मुश्किल हो जाता है कि यतीम है कि नहीं है, क्योंकि सवाल ये होता है कि भाई यतीम है उसको यही नहीं मालूम है, क्योंकि कोई बस स्टॉप पर था उसको उठा कर लेकर आए हैं, कोई कब्रस्तान के बाहर दरगाह पर बैठा तो उसको उठा कर लेकर आया, उसको ही नहीं मालूम है कि मेरी माँ कौन है, मेरे अब्बा कौन है। तो मेरे दोस्तों हम कैसे फैसला करें कि उसका अब्बा दुनिया में है या नहीं है। तो अल्लाह ने आप ही को उनका अब्बा बनाया है, आप ही को हमारी माँ बहनों को माँ बनाया है, आपसे जितना हो सके ताउन करें। अल्लाह तबारक व ताला आप सबको जजाए खैर अता फरमाए। बहुत वक्त मैंने आपका ले लिया, फिर एक मरतबा तमाम का शुक्रिया अदा करूँगा, हमारे अंसारी भाई आपका भी बहुत बहुत शुक्रिया जो आपके कारनामे हमारे भाई से फ़ोन पर मैं सुनता रहता हूँ। अल्लाह आपकी फैमिली को कबूल फरमाए, अल्लाह आप सबको भी कबूल फरमाए, यहाँ जितने हैं अल्लाह तबारक व ताला सब के जान माल उमर में बरकत अता फरमाए। अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यदिल मुरसलीन वअला आलि वसहबी अजमाईन। रब्बना आतिना फिद दुनिया हसना वफिल आखिरति हसना वक़िना अज़ाबन नार। रब्बना ज़लमना अनफुसना व इन लम तग़फिर लना व तरहमना लनकूनन्न मिनल ख़ासिरीन। के अल्लाह हमारे गुनाह को माफ़ फरमा। अल्लाह रमज़ान का मुबारक महीना है, अल्लाह रोज़ा है, भूखे हैं, प्यासे हैं, कितनों को नहीं आया रखना। इलाल आलमीन किसी एक के रोज़े को तो तूने कबूल किया होगा, उसी के सदक़े में हम सब के रोज़ों को कबूल फरमा ले, हमारी टूटी फूटी तरावी को कबूल फरमा ले। कि अल्लाह तुझे बहाना चाहिए ना कि कोई बीमार दुआ मांगता है तो बीमार के हाथ को खाली नहीं भेजता। अल्लाह हम बीमार हैं अल्लाह, मैं खुद बीमार हूँ अल्लाह, यहाँ बहुत सारे बीमार हैं अल्लाह, तमाम बीमारों का वास्ता अल्लाह तुझे। अल्लाह मुसाफिर भी हो बीमार भी हो, अल्लाह रमदान का महीना भी है, इलाल आलमीन किसी एक को बहाना बनाकर हमें माफ़ कर दे। अल्लाह रमदान का महीना आता है खुशी भी होती है, غم آتا ہے اللہ. ایک بات جب سامنے آتی ہے کہ پوری زندگی ہمارے نبی نے بد دعا نہیں کی, پوری زندگی ہمارے نبی نے بد دعا نہیں کی, مگر حضرت جبرائیل نے بد دعا کی, اس پر ہمارے نبی نے آمین کہہ دیا. حضرت جبرائیل نے کہہ دیا برباد ہو جائے, ہلاک ہو جائے وہ مسلمان جسے رمضان کا مہینہ ملے اور پھر بھی اس کی مغفرت نہ ہوئے, ہمارے نبی نے اس پر آمین کہہ دیا. اے اللہ اس بد دعا سے ہماری حفاظت فرما لے اللہ, ہم سب کو معاف فرما دے اللہ, اور اللہ اللہ ہم سب کو استغنا عطا فرما دے اللہ, ہمارے بچوں کو نیک بنا دے, ہمارے بچوں کو آنکھوں کی ٹھنڈک بنا دے اللہ, ہمارے بچوں کو امت کے لیے مشعل راہ بنا دے. خلاء العالمین ہمارے بچے بچیاں جو کنوارے ہیں اللہ غیب سے ان کے رشتے عطا فرما دے, اور اللہ جن کی شادیاں ہو گئی ہے اللہ ان کے گھر میں چین سکون اور اللہ ہر قسم کی راحت عطا فرما دے. کہ اللہ جو بے اولاد ہے ان کا اولاد عطا فرما دے اللہ, جو کنوارے ہیں غیب سے ان کے رشتے عطا فرما دے. الٰہ العالمین کب تک ہم مخلوق سے مانگتے رہے اللہ, تو انتظام کرنے والا ہے نا اللہ, تو ہی سب کو کھلاتا پلاتا ہے نا اللہ. اللہ سمندر کی گہرائی میں کوئی مچھلی اس کو بھی تو بھوکا نہیں رکھتا اللہ. الہ العالمین بس ہمیں الہ العالمین زیادہ سے زیادہ صدقہ خیرات کرنے کی توفیق عطا فرما دے اللہ, زیادہ سے زیادہ ہمیں غریب مسکین یتیم بیوہ لاچار مجبور کی مدد کرنے والا بنا دے. الہ العالمین بہت مبارک وقت ہے, الہ العالمین ہم سب کے گناہوں کو معاف فرما دے. وصلی اللہ تعالیٰ علی خیر خلق محمد وعلى آله وصحبه أجمعين برحمتك يا أرحم الراحمين. جزاكم الله تعالى احسن الجزاء. ہم قاری صاحب کے تہ دل سے مشکور ہے, اللہ تعالیٰ انہیں صحت نصیب فرمائے, اللہ تعالیٰ امت پر ان کا سایہ تا دیر قائم رکھے, اور اللہ کو ان امت کو ان سے زیادہ استفادے کی توفیق نصیب فرمائے. جزاكم الله تعالى احسن الجزاء.